پھر فرمایا وما اموالکم ولا اولادکم باللتی تقربکم عندنا زلفا الا من آمن وعمل صالحا فاولئک لهم جزاء الضعف بما عملوا وهم فی الغرفات آمنون. یہ تمہاری دولت اور تمہاری اولاد نہیں ہے جو تمہیں ہم سے قریب کرتی ہو، ہاں مگر جو ایمان لائے اور نیک عمل کرے، یہی لوگ ہیں جن کے لیے ان کے عمل کی دوہری جزا ہے، اور وہ بلند و بالا عمارتوں میں اطمینان سے رہیں گے. وما اموالکم ولا اولادکم، اور نہیں مال تمہارے اور نہ اولاد تمہاری، باللتی وہ چیز تقربکم جو قریب کرتی ہو تم کو، اندنا ہم سے، زلفا قریب کرنا. زلفا مصدر ہے جس سے مقصود فعل کی تاکید ہے. فعل کون سا ہے یہاں؟ تقربکم، یعنی تقربکم کی تاکید کے لیے زلفا آیا ہے، اس کا معنی بھی قریب کرنا ہے. بتانا یہ مقصود ہے کہ یہ مال اور اولاد کا ہونا کسی کے پاس، یا کسی کے پاس دنیاوی سٹیٹس کا ہونا، مال یا اولاد کا ہونا، کیونکہ عموماً انسان کا سٹیٹس اس کے مال اور اولاد کی قابلیت کی وجہ سے بنتا ہے، یہ سب کچھ ہونا اس بات کی دلیل نہیں کہ انسان اللہ کے قریب ہے، یا یہ چیزیں انسان کو اللہ کے قریب کرنے کا سبب نہیں بنتی. اللہ تعالیٰ کی نگاہوں میں خاص مقام کسی کو محض مال اور اولاد کی کثرت سے نہیں ملتا، بلکہ عموماً دیکھا یہ گیا ہے کہ اکثر انسانوں کے لیے یہ چیزیں اللہ کے تقرب کی بجائے الٹا اس کے غضب اور غصے کا سبب بن جاتی اور انسان کو لے ڈوبتی. ہاں الا من آمن وعمل صالحا، اس کے لیے یہ چیزیں تقرب الہی کا سبب بن جاتی ہیں جو ایمان لائے اور نیک عمل کرے. یعنی اگر کوئی شخص ایمان لا کر اچھے کام کرے اور اپنی اولاد کو بھی ایمان اور عمل صالح سے روشناس کرائے، تو پھر مال اور اولاد دونوں ہی اللہ کے قرب کا ذریعہ بنتے ہیں، کیونکہ مال کو انسان پھر اللہ کی مرضی کے کاموں میں خرچ کرتا ہے، اولاد کو انسان دنیا کا بندہ بنانے کی بجائے اللہ کا بندہ بنانے کی فکر کرتا ہے، اولاد کی صحیح تعلیم و تربیت کی فکر کرتا ہے، اور اس طرح یہ دونوں چیزیں انسان کے لیے صدقہ جاریہ بن جاتی ہیں. اور ویسے بھی اگر ان نعمتوں کو پا کر انسان اللہ کی شکر گزاری کرتا ہے، تو یہ نعمتیں انسان کے درجات کو بڑھا دیتی ہیں اللہ کے نزدیک، اور اگر انسان ان چیزوں کو پا کر اللہ کی ناشکری کرتا ہے، تو یہی چیزیں انسان کے لیے الٹا عذاب کا سبب بنتی ہیں. اللہ تعالیٰ محض کسی کے مال سے متاثر نہیں ہوتا، اس کی اولاد کی خوبصورتی یا علم سے متاثر نہیں ہوتا، بلکہ اللہ کے نزدیک اصل چیز عمل صالح ہے. جیسے کہ ایک حدیث میں بھی آتا ہے، ان اللہ لا ينظر الى صوركم واموالكم ولكن ينظر الى قلوبكم واعمالكم. اللہ تعالیٰ تمہاری شکلیں اور تمہارے مال نہیں دیکھتا. شکلوں سے مراد انسان کی اپنی شکل بھی اور بال بچے بھی مراد ہو سکتے ہیں، وہ تو تمہارے دلوں اور تمہارے اعمال کو دیکھتا ہے. فَأُولَئِكَ لَهُمْ جَزَاءُ الضِّعْفِ، تو ایسے لوگوں کے لیے دگنی جزا ہے، کئی گنا جزا ہے. کن لوگوں کے لیے؟ جو ایمان لا کر اچھے کام کریں، ان کے ایک ایک عمل کا 10 سے لے کر 700 گنا تک اجر ہے. ضعف کا لفظ جو ہے نصف کا اپوزٹ ہے، نصف آدھے کو کہتے ہیں نا، اور ضعف مثل کو کہتے ہیں، یعنی برابر کا، اتنا ہی اور، یعنی کسی چیز کی مثل یا اتنا ہی اور. اور پھر یہ صرف ایک مثل نہیں، کئی امثال بھی ہو سکتا ہے، یعنی کئی گنا کے معنوں میں بھی، یعنی لامحدود اجر کی طرف اشارہ ہے. کیونکہ عمل صالح کی جزا کوئی انسان متعین نہیں کرتا، کیونکہ انسان کو تو پتہ نہیں چلتا کہ بظاہر چھوٹا نظر آنے والا عمل بہت ہی خلوص اور بہت مشکل حالات میں کیا گیا ہے، اور اللہ کے ہاں بہت بڑی جزا رکھتا ہے. اور یہ دگنی جزا کیوں ہوگی؟ بما عملو، کیونکہ انہوں نے کام کیے ہوں گے. تو اس سے بھی کیا پتہ چلتا ہے کہ اللہ تعالیٰ کے ہاں انسان کی اصل قدر و قیمت اس کے دنیاوی سٹیٹس کی وجہ سے نہیں بلکہ اس کے اپنے کام اور محنت کی وجہ سے، اور کام بھی جو صحیح ڈائریکشن میں ہو، صحیح سمت میں ہو، اللہ کی پسند کا ہو. وَهُمْ فِي الْغُرُفَاتِ آمِنُونَ، اور وہ بالا خانوں میں امن کے ساتھ رہیں گے. غرفات، غرفہ کی جمع. دنیا میں تو انسان کے پاس جتنا بھی مال ہو، جیسی بھی اولاد ہو، لیکن امن نام کی چیز نہیں ہو سکتی، کیونکہ اولاد کے اطاعت گزار، وفا شعار ہونے کے باوجود ان کے دنیا سے جانے کا، ختم ہونے کا ہمیشہ اندیشہ ہوتا ہے. مال کی زیادتی اور کثرت کے باوجود اس کے ختم ہونے کا اندیشہ ہوتا ہے. ہاں، انسان کو جن نعمتوں سے امن ہوگا وہ جنتی کی نعمتیں ہیں. یعنی دنیا میں تو مال و اولاد ہر وقت خطروں کی زد میں ہے. جس کے پاس جتنا مال ہے وہ اتنا ہی بے سکون ہے، کیونکہ اس کو اسی قدر اس کے ضائع ہونے کا خوف لاحق ہے. اگر آپ کے پاس مال کم ہے تو آپ کا خوف بھی کم ہے، مال زیادہ ہے تو اس کے ضیاع کا خوف بھی بڑا ہو گیا، اس کے جانے کا غم بھی اتنا ہی زیادہ ہو جاتا ہے. لیکن اس کے برعکس جنت میں جو کچھ بھی انسان کو ملے گا وہ اس کے لیے ہمیشہ ہمیشہ رہے گا، وہاں کا ٹھکانہ عارضی نہیں، پائیدار ہوگا. اس لیے وہاں امن اور چین اور اطمینان بھی نصیب ہوگا. اور جیسے کہ آپ جانتے ہیں کہ غرفات جو ہے، غرفہ کی جمع ہے، بالا خانے کے لیے استعمال ہوتا ہے. یہاں چونکہ آیت میں عمل صالح جنرل ٹرم کے طور پر استعمال ہوا ہے، لیکن حدیث میں کچھ وضاحت آتی ہے. ابن ابی حاتم کی روایت ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، جنت میں ایسے بالا خانے ہیں جن کا ظاہر باطن سے اور باطن ظاہر سے نظر آتا ہے. یعنی اندر والے باہر دیکھ سکیں گے، باہر والے اندر والوں کو بھی دیکھ سکیں گے، شیشے کے ہوں گے. ایک عربی نے کہا، یہ کس کے لیے ہیں؟ فرمایا، جو نرم کلامی کرے. یعنی وہ بالا خانے کس کے لیے ہیں؟ جو نرم کلام ہو، دوسروں سے نرمی سے بات کرے، کھانا کھلائے اور بکثرت روزے رکھے، اور لوگوں کی نیند کے وقت تہجد پڑھے، جب لوگ سو رہے ہوں تو وہ عبادت کر رہا ہو. تو یہ بالا خانے اس کے لیے، اور یہ امن بھی اسی کو نصیب ہوگا. اگر دیکھا جائے تو مال اور اولاد جو ہے اس کو پا کر عموماً لوگوں کے اندر کیا نفسیات آتی ہے؟ نرم کلامی کی بجائے دھونس دھاندلی کا لہجہ آ جاتا ہے. نرم کلامی کی بجائے عموماً ایک بہت کمانڈنگ ٹون ہو جاتی ہے. آپ مختلف لوگوں کی گفتگو کی ٹون کو کبھی ملاحظہ کیجیے، ایک غریب انسان کی، ایک معمولی انسان کی، اور ایک بہت مالدار انسان کی جو گفتگو کی ٹون ہے وہ بھی فرق ہوگی. کیونکہ گفتگو جو ہے انسان کے تکبر یا عاجزی کو واضح کر دیتی ہے. دوسرا، کھانا کھلائے. عموماً مالدار لوگ اپنے مال کی شہرت کے لیے یا مال کے دکھاوے کے لیے تو کھانا کھلاتے ہیں، لیکن وہ کھانے عموماً کس کو کھلائے جاتے ہیں؟ اپنے جیسوں کو، جو برابر کے پھر کھانے کھلا بھی سکیں. ایسے لوگوں کو ان کھانوں میں شریک نہیں کیا جاتا جو جواباً ان کو ایسی بڑی دعوت پہ نہ بلا سکیں. پھر جب کھانا پینا بہت ہوتا ہے تو روزہ کون رکھے؟ روزہ رکھے تو کھانے پینے کا موقع ہی نہیں رہے گا. اور پھر جب مال زیادہ ہوتا ہے تو رات کو جلدی سونا مشکل ہوتا ہے، کیونکہ مال کے تقاضے ایسے ہیں کہ اس کی سنبھال میں، اور پھر اس مال سے دنیاوی نعمتوں کی عیش و عشرت میں عموماً رات دیر سے سویا جاتا ہے تو صبح جلدی اٹھا نہیں جاتا، اور پھر تہجد بھی چلے جاتے ہیں. ہاں، اگر کسی کو اللہ نے مال دیا ہے اور مال پا کر، اولاد پا کر بھی وہ عاجزی اختیار کرتا ہے، وہ سب کچھ خود ہی نہیں سمیٹتا، دوسروں کو دیتا ہے، شیئر کرتا ہے، اللہ تعالیٰ کی رضا کے لیے روزہ رکھتا ہے، پچھلی رات کی نماز پڑھتا ہے، تو ہاں، ایسے لوگ ضرور پھر جنت کے بالا خانوں کے مستحق ہیں، اور وہاں وہ پرامن طریقوں سے رہیں گے. والذین یسعون فی آیاتنا معاجزین اولئک فی العذاب محضرون. رہے وہ لوگ جو ہماری آیات کو نیچا دکھانے کے لیے دوڑ دھوپ کرتے ہیں تو وہ عذاب میں مبتلا ہوں گے. نیچا دکھانے سے مراد کیا ہے؟ آیات کا مذاق اڑانا، انہیں تسلیم نہ کرنا، اللہ کے راستے میں یعنی آیات کو آگے پھیلانے پہنچانے کے راستے میں روڑے اٹکانا، ان آیات پر عمل کرنے والوں کو ستانا، ایسی سازشیں تیار کرنا جن سے وہ اسلام کو کمزور کر سکیں. یہ ساری باتیں آیات کو نیچا دکھانے کے معنوں میں آتی ہیں. اولئک فی العذاب محضرون, ایسے لوگ عذاب میں حاضر کیے جائیں گے, یعنی کہیں بچ کے جا نہ سکیں گے, بھاگ نہ سکیں گے. قل ان ربی یبسط الرزق لمن یشاء من عباده ویقدر له وما انفقتم من شیء فهو یخلفه وهو خیر الرازقین. کہہ دیجئے, میرا رب اپنے بندوں میں سے جسے چاہتا ہے کھلا رزق دیتا ہے اور جسے چاہتا ہے نپا تلا دیتا ہے. جو کچھ تم خرچ کر دیتے ہو اس کی جگہ وہی تم کو اور دیتا ہے اور وہ سب رازقوں سے بہتر رازق ہے. میرا رب جس کو چاہتا ہے زیادہ رزق دیتا ہے, یعنی چاہے تو وہ ایمان نہ لانے والوں کو بہت فراواں دے, بہت زیادہ مال دے. یعنی کبھی کبھی کافروں کو خوب مال دیتا ہے, لیکن کس لیے؟ آزمائش کے طور پر. اور کبھی وہ مومن کو تنگ دست بنا دیتا ہے, نپا تلا دیتا ہے. کس لیے؟ کہ اس کے اجر و ثواب میں اضافہ ہو, اس کے سارے اعمال کی جزا آخرت کے لیے محفوظ ہو جائے. یعنی مال کی کثرت یا مال کی کمی اللہ تعالی کی رضامندی یا ناراضگی کی دلیل نہیں, رزق کی فراخی اللہ تعالی کی رضا کا معیار نہیں, اور نہ اس انسان کی اپنی کامیابی کا کوئی معیار ہے. یہ سب کچھ اللہ تعالیٰ کے اختیار میں ہے. اس لیے کسی مالدار کو اترانے کا حق نہیں اور کسی فقیر کو مایوس ہونے کی ضرورت نہیں. ہاں, اصل بات یہ دیکھی جاتی ہے کہ تم اپنے مال کے ساتھ کرتے کیا ہو. وَمَا أَنفَقْتُم مِّن شَيْءٍ فَهُوَ يُخْلِفُ, جو کچھ تم خرچ کر دیتے ہو اس کی جگہ وہی تم کو اور دیتا ہے. اس میں صدقہ خیرات کرنے والوں کے لیے ایک عظیم الشان خوشخبری ہے. ایک بہت بڑی حقیقت بتائی گئی ہے جو بارہا لوگوں کے تجربے میں بھی آتی ہے. اگرچہ کوئی مادی پیمانہ نہیں اس کو ناپنے کا, لیکن یہ ایک مانی ہوئی حقیقت ہے کہ جب انسان اللہ کے راستے میں دیتا ہے تو دینے والے کو اللہ تعالیٰ اور زیادہ دیتا ہے. مال کا دینا مال میں کمی کا نہیں اضافے کا سبب بنتا ہے, اور خصوصاً جب انسان خلوص نیت کے ساتھ جو کچھ بھی خرچ کرتا ہے. حدیث میں بھی آتا ہے, آپ صلی اللہ علیہ وسلم نے قسم کھا کے فرمایا کہ صدقہ دینے سے مال کم نہیں ہوتا. یعنی بعض باتیں تو آپ نے قسم کے بغیر فرمائی ہیں نا, لیکن یہ بات قسم کھا کے فرمائی کہ صدقہ دینے سے مال نہیں کم ہوگا. اور قرآن کی آیت کیا بتاتی ہے؟ فَهُوَ يُخْلِفُهُ, وہ اس کے پیچھے اور لے آئے گا. يُخْلِفُ کا لفظ اخلاف سے ہے. اخلاف کا روٹ خلف ہے, خلف پیچھے کو کہتے ہیں. یعنی تم آگے دو گے پیچھے سے اور آ جائے گا, کمی نہیں آنے دے گا. یعنی اس کا قائم مقام آ جائے گا, اس کے عوض میں آ جائے گا, اس کا معاوضہ ساتھ ہی مل جائے گا. ایک چیز جائے گی تو دوسری اس کی جگہ لے لے گی. حدیث قدسی میں بھی آتا ہے, اللہ تعالیٰ فرماتے ہیں, اے آدم کی اولاد تم خرچ کرو, میں تم پر خرچ کروں گا, تم دوسروں کو دو تمہیں میں دوں گا. ایک اور حدیث میں آتا ہے کہ دو فرشتے ہر روز اعلان کرتے ہیں, ایک کہتا ہے اللہم آتی ممسکن تلفن, اور دوسرا کہتا ہے اللہم آتی منفقن خلفن. یا اللہ خرچ نہ کرنے والے کے مال کو ضائع کر دے, اور دوسرے کے لیے یا اللہ خرچ کرنے والے کو بدلہ عطا کر, یعنی اس کو پیچھے سے اور دے دے. حضرت اسماء رضی اللہ تعالی عنہا ایک دفعہ آپ کے پاس آئیں تو آپ نے انہیں ہدایت فرمائی کہ روپیہ پیسہ ہتھیلی میں بند کر کے مت رکھو, یعنی اپنے پاس ہی مت رکھو. یعنی ہتھیلی میں بند کر کے رکھنے سے مراد کیا ہے؟ ہتھیلی کا بند ہونا بخل کی علامت, یعنی مال کے ساتھ بخل نہ برتو, ورنہ اللہ بھی تمہارا رزق بند کر کے رکھے گا. یعنی اگر تم نہیں دو گے تو تمہیں بھی نہیں دیا جائے گا, بلکہ جہاں تک ہو سکے خیرات کرتی رہو, یعنی دیتی رہو. لا تو کی فیو کا علی کی, بند نہ کرو ورنہ تم پہ بند کر دیا جائے گا. ویسے بھی آپ دیکھیں کہ متقین کے صفات میں سے ایک اہم صفت کیا ہے؟ وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ, مال ان کے پاس رک نہیں جاتا بلکہ وہ اس کو آگے کرتے رہتے ہیں. تو یہ ایک فیکٹ ہے کہ جو مال سرکولیٹ ہوتا رہتا ہے, मार्केट में होता है, लोगों के हाथ में जमा होने की बजाय दूसरों तक पहुंचता रहता है, उससे खुशहाली आती है बनिस्बत इसके कि सब लोग अपना माल रोक लें। बचत अच्छी चीज है, लेकिन ये बचत की बहुत सारी स्कीमें जो हैं, ये चंद लोगों को तो फायदा देती हैं, लेकिन अवाम तक फायदा नहीं पहुंचता। उन बेचारों के पास थोड़ा बहुत जो कुछ होता है वो भी सारा कंट्रोल्ड होता है। इसके बरक्स इंसान को या एक मुसलमान को हिदायत क्या दी गई कि वो खैर को सिर्फ अपनी जात तक महदूद न रखे, उससे हत्तुल इम्कान दूसरों को फायदा पहुंचाता रहे। हजरत अनस रज़ी अल्लाह ताला अन्हु कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिस शख्स को ये बात अच्छी लगे कि उसका रिस्क कुशादा और उसकी उम्र दराज हो, वो रिश्तेदारों से अच्छा सलूक करे। यानी खुसूसी तौर पर रिश्तेदारों को देने से रिस्क में इजाफा होता है, लेकिन अमूमन लोगों की कमजोरी क्या होती है कि अपने दोस्तों को, जान पहचान के लोगों को फिर भी तोहफे तहाइफ देंगे और अच्छे देंगे, लेकिन जब रिश्तेदारों को देने की बारी आएगी तो जरूर डंडी मार लेंगे। असल में ऐसा क्यों होता है? इसलिए कि रिश्तेदार करीब करीब होते हैं ना, तो जो लोग भी आपस में करीब करीब रहते हैं उन्हें एक दूसरे से अजियतें तकलीफें पहुंचती रहती हैं, जिसकी वजह से वो एक दूसरे से बदगुमान रहते हैं। तो जिससे इंसान का दिल ही मैला उसके साथ खैर भला क्या करेगा, वो दिल खोल के उसको नहीं दे सकता जिसकी तरफ से दिल बंद है, बदगुमानी का शिकार। तो यही तो इंसान का इम्तिहान है कि जो तुमसे भला नहीं करता, अच्छा नहीं करता, उसके साथ करके देखो, फिर देखो अपने नफ्स के खिलाफ जाकर कि अल्लाह तुम्हें कैसी कैसी इज्जत से नवाजता है और कैसी कैसी रहमतें और बख्शिशें तुम पर करता है। क्यों? इसलिए कि ऐसे लोगों को सिर्फ वही दे सकता है जो अल्लाह की खातिर देता हो, क्योंकि जब तक इंसान अल्लाह की खातिर नहीं देता तो वो वादा भी नहीं पूरा होता ना। हम बाज़ात मफादात सामने रख के नाप तोल के इसको इतना क्योंकि यहां से ये मफाद मिल सकता, उसको इतना क्योंकि उसने मेरे साथ ये किया था। जब तक हम इस तरह के नाप तोल करते रहते हैं, हम किसी को उसके मकाम की वजह से नहीं देते बल्कि अपनी ख्वाहिशात और अपनी सोच के तहत देते हैं और अपने मफादात के ताबे करके देते हैं, तो फिर ये वादे नहीं पूरे होते। जब आप अल्लाह का हुक्म समझकर ऐसे रिश्तेदारों को, ऐसे लोगों को दें जिनसे आपको कभी फैज ना पहुंचा हो, जिसने आपकी कभी भलाई ना सोची हो, जिसने आपके साथ कभी अच्छा ना किया हो, आप सिर्फ सिल्ला अल्लाह की रजा के लिए उसके साथ भलाई करें, फिर आप देखें कि आपको कैसे कैसी खैर बरकत नसीब होती। क्योंकि फिर आप अपने नफ्स के लिए नहीं दे रहे ना, दुनियावी फायदे के लिए नहीं दे रहे, अल्लाह का हुक्म समझ के दे रहे हैं, अल्लाह की रजा के लिए दे रहे हैं। तो लिखिए अपने लिए काम और अपने आप को फिर चेक भी कीजिए कि किसी ऐसे शख्स के साथ एहसान करना है मुझे जिसने मेरे साथ कभी कोई एहसान ना किया हो। पीछे एक असाइनमेंट तो आपको ये मिल चुकी है ना कि जिन लोगों ने मेरे साथ जिंदगी में एहसान किया मैंने उनका शुक्रिया कैसे अदा किया, या मैंने उनके साथ हल जजाउल एहसान इल्लल एहसान के उसूल के तहत क्या किया। कुरान पाक में आता ना, हल जजाउल एहसान इल्लल एहसान, क्या एहसान का बदला एहसान के सिवा कुछ और हो सकता है? तो जिन लोगों ने मेरे साथ एहसान किया क्या मैंने उनका बदला दिया, ये तो था एक हिस्सा काम का। अब दूसरा हिस्सा क्या है कि जिन लोगों ने मेरे साथ कभी अच्छा नहीं किया बल्कि उनकी तरफ से मुझे हमेशा तकलीफ ही पहुंची, दुख ही पहुंचा, उन्होंने मेरे साथ बुरा ही किया, क्या कभी मैंने सिर्फ अल्लाह की रजा के लिए उनके साथ कुछ अच्छा किया? अगर आज तक नहीं कर सकी तो अब अल्लाह की रजा के लिए करूंगी। ये हमें नहीं बताने की जरूरत, हमारी तरफ से आपको सिर्फ इतनी पाबंदी है कि आप इस बात को लिख लें और फिर कर लें, करना ना भूलें। ये जो हम कहते हैं ना कि लिख के लाएं क्या किया क्या नहीं किया, ये भी सिर्फ इसलिए है कि आप पाबंद हो जाएं कि कर गुजरे, और आप देखेंगे कि ऐसे लोग निस्बतन ज्यादा मिल जाएंगे आपको जिन्होंने आपके साथ कभी कोई एहसान ना किया हो बनिस्बत उन लोगों के जिन्होंने आपके साथ एहसान किया। उनकी लिस्ट शायद छोटी रह जाए और ये लिस्ट बड़ी हो जाए, क्योंकि अमूमन हम नाराज ज्यादा रहते हैं लोगों से, फुला ने ये किया फुला ने ये किया। अगर ये शिकायतें ही जिंदगी से निकल जाएं तो आप देखिए कि फिर बाकी क्या रहे परेशानी, परेशानियां तो खुद ही खत्म हो जाए। और ये एक बहुत बड़ा नफसियाती हरबा है, इस्तेमाल तो करके देखें कि किसी की भी नफरत को कम करना हो या किसी की भी नाराजगी को दूर करना हो तो आप सिर्फ अल्लाह के लिए फी सबीलिल्लाह एहसान करें, फी सबीलिल्लाह सिर्फ अल्लाह की रजा के लिए उसके साथ भला करें, दूसरे का दिल खुद ही नरम पड़ जाएगा। अमूमन लोगों को नाराजगी होती भी इसलिए है कि हम उनकी परवाह नहीं करते, वो हमसे तवज्जो चाह रहे होते हैं जो हम उनको नहीं देते, लिहाजा वो हमारे दुश्मन हो जाते हैं, और फिर हम भी जवाबन करते हैं तो वो गिरा पे गिरा लगती जाती है और दुश्मनी पक्की होती चली जाती है। उन गिरों को खोलने के लिए किसी को तो आगाज करना ही पड़ेगा। और अल्लाह का ये वादा याद रखें कि वमा अनफक्तुम मिन शैइन, कोई चीज, कोई भी चीज, ये नहीं कहा गया रुपया पैसा या मालो दौलत या इल्म या कोई भी सदका, यानी कोई भी चीज तुम खर्च करोगे तो क्या होगा, जवाब मिल जाएगा तुमको, पीछे से और मिल जाए, यानी अल्लाह की राह में खर्च करने से वो खर्च खत्म नहीं होगा। अच्छा आप देखिए कि ये उसूल कायनात में भी हमें नजर आता है। मसलन आपके घर में आम का दरख्त है, आम का मौसम आता है, जो आम लगते हैं आप उतार लेते हैं। अगर कोई उस वक्त ये कहे दिल का थोड़ा कि हाय सारे उतार लिए, अब तो इस पे कभी आम नहीं लगेंगे, तो क्या ऐसा होता है? नहीं, कुछ अरसा गुजरता है कि और ज्यादा आम लग जाते हैं। मौसम खजा में बाज़ात आप किसी दरख्त की सारी टहनियां काट देते हैं, अमूमन छांट दी जाती हैं, ये लगता है कि जैसे खत्म हो गया, फिनिश्ड। लेकिन थोड़ा ही अरसा गुजरता है तो पहले से ज्यादा हरियाली आती, समुन्द्र के किनारे चले जाए पानी की एक लहर आती है और वो खत्म हो जाती है, तो यूं लगता है जैसे खत्म हो गया मामला, लेकिन अभी एक खत्म नहीं होती कि पीछे से और आ जाती। आपके सर के बाल कभी गिरे, किसी को शिकायत हुई, और जब गिरते हैं तो यूं लगता है कि जैसे गंजे ही हो जाएंगे, लेकिन अमूमन बहुत कम लोग उस रफ्तार से गंजे नजर आते हैं जितने बाल गिरते हैं। तो ये फितरत से भी आप सबक सीख सकते हैं कि बहुत सी चीजें जो बज़ाहिर हमें नजर आती हैं कि बस गई खत्म हुई, लेकिन और आ जाती हैं। घर के अंदर आप रोजमर्रा की जिंदगी में देख सकते हैं कि कभी अचानक कोई आ गया, आपको अपने लिए कुछ जरूरत थी, आपने अल्लाह की खातिर उसकी जरूरत पूरी कर दी, तो अल्लाह ताला ने आपको उससे दुगना दिया, और खुसूसी तौर पर ऐसे मौके जहां आप खुद भी जरूरतमंद हो, जहां देना ज्यादा मुश्किल हो, जहां दूसरा शख्स बहुत तकलीफ में हो, तो मुश्किलात का इलाज भी है ये चीज, नेमत और फरावानी को लाने का जरिया भी है कि अल्लाह के रास्ते में दो निकालो। अमूमन जब हम किसी ऐसे शख्स को कुछ देना चाहते हैं जो हमारे साथ अच्छा नहीं करता, तो उसमें जो चीज रुकावट बनती है वो हमारी अना होती, इज्जत नफ्स होती है। लेकिन हकीकी सदका उसी वक्त होता है जब इंसान अपनी अना को कुर्बान कर लेता है। बाज़ात माल देना आसान होता है, अना की कुर्बानी और अना का सदका मुश्किल होता है, और ये सबसे बड़ा कम्प्लेक्स होता है इंसान को। जब तक अना से खाली नहीं होता उस वक्त तक दीन की रूह नहीं पैदा होती इंसान में। अब देखिए कि देने से दो तरह के इत्मीनान मिलते हैं इंसान को, एक तो देने की एक खास खुशी होती जो देकर ही नसीब होती, दिए बगैर कभी वो खुशी नहीं मिलती, और फिर देने से जब अल्लाह का वो वादा पूरा होता है कि मैं तुम्हें और दूंगा, तो उसको पाकर एक और खुशी मिलती है, और इंसान को समझ भी आ रहा होता है। जैसे अमल और सजा में मुवासलत होती है, इसी तरह बसा औकात आपकी खैरात या सदके और आपको मिलने वाले रिस्क में भी बड़ी हद तक मुवासलत पाई जाती, और आप फौरन समझ जाते हैं कि वो जो फलां मौके पर दिया था अल्लाह ताला ने इस तरह लौटाया। इसको एक और मिसाल से भी समझ सकते हैं कि जैसे आप कुएं से पानी निकालते जाते हैं, तो आमतौर पर तो ये होता है ना कि हम किसी बाल्टी में पानी या टब में पानी भर के रखें और उसमें से निकालें तो वो खत्म हो जाता है, नहीं जो मैन मेड चीजें होती, लेकिन जो फितरी चीजें होती हैं जैसे कुआं है तो बाहर कुएं का एक खास लेवल होता है, आप पानी निकाल लेते हैं थोड़ी देर के बाद वो दोबारा उसी लेवल पे आ जाता है, और बाज़ात ज्यादा भी हो जाता है। जब मैंने ये हदीस सुनी थी कि उनको दो जिन्होंने कभी कुछ ना दिया हो मेरा अपना जाती एक्सपीरियंस है, कुछ ऐसे लोग जिनके साथ आप बहुत अच्छे हो लेकिन उनके दिल में आपके लिए बहुत बगल किसी भी वजूहत की वजह से या कहीं से वो नहीं निकलती थी गुंजाइश, उन सबको मैंने रमजान में तोहफे दिए। और जैसे मैंने ये डिसीजन लिया कि मुझे इन सबको देना है, मेरा दिल बहुत हल्का हो गया। और जब मैंने उनको दिए इतना उनके दिल खुल गए क्योंकि वो मोहब्बत उनको पीछे नजर आई। प्लस मेरे अपने अंदर जो यू होल्ड ग्रजेस मैं या दूसरी पार्टी, वो बिल्कुल निकल गए और आपका दिल धुल के जैसे पाक हल्के हो गया, बिल्कुल बोझ उतर गया। तो ये बहुत अच्छी फीलिंग अपने अंदर। वहुवा खैरुर राज़िकीन, और वो बेहतरीन राज़िक है, ना देने वाला खुद को राज़िक समझता है और देने वाला अल्लाह को राज़िक समझता है। जब हम खुद पर डिपेंड करते हैं या चंद चीजों पर डिपेंड करते हैं कि हाय ये खत्म हो गया तो मेरा क्या बनेगा, ऐसा इंसान अल्लाह से तवक्कुल नहीं रखता, उसके राज़िक होने पे उसका यकीन नहीं होता। लेकिन ये एक हकीकत है, असल राज़िक और बेहतरीन राज़िक अल्लाह है। अमूमन अल्लाह ताला के देने का अंदाज क्या होता है कि वो असबाब के पर्दे में देता है, और बाज़ औक़ात गैर मरे ही असबाब के पर्दे में देता है कि कोई सबब नहीं था, उधर से सोच भी ना गई थी। जैसे आता ना, وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، جو اللہ کا تقوی اختیار کرے گا اللہ اس کے لیے ہر مشکل سے نکلنے کی راہ بنائے گا اور اس کو وہاں سے رزق دے گا جہاں سے اس نے سوچا بھی نہ ہوگا، اس کا خیال بھی نہ گیا ہوگا، کیونکہ وہ خیر الرازقین ہے، سب سے بہترین رازق ہے، اس لیے اس سے نا امید نہ ہو۔ ان کا سوال یہ ہے کہ جب ہم دیتے ہیں تو بعض اوقات اس لالچ سے دیتے ہیں کہ پھر ہمیں اور مل جائے، یا چلو ردی بیکار نکالو تو اچھی چیز مل جائے۔ تو بات تو پھر یہی ہے کہ آپ کس نیت سے کون سا کام کر رہے ہیں۔ اگر آپ لالچ انسانوں سے رکھے ہوئے ہیں، توقع وہاں سے ہے کہ اس کو دے کر اسی سے کچھ ملے یا انسانوں سے ملے، تو وہ درست نہیں ہے۔ نیکی کر دریا میں ڈال، جس طرح ام موسیٰ نے بچہ دریا میں ڈال دیا تھا تو اللہ تعالیٰ نے واپس لوٹایا اور کئی اور بھلائیوں کے ساتھ لوٹایا، امن اور چین کے ساتھ لوٹایا۔ اگر وہ اکیلے اسے رکھتی بھی تو خوف زیادہ رہتی ساری زندگی جب تک وہ اسے چھپاتی۔ تو جب انسان اللہ کے لیے بغیر کسی لالچ کے اس سے بھلائی کی توقع رکھ کے دے دیتا ہے، تو اللہ سے اچھی امید رکھنے میں کوئی برائی نہیں ہے۔